डोला डोला हाथ मा मेहंदी भरी छो तिमले आखा आखा जुधाओ न डिग्री गरी छो तिम्रा डोला डोला हाथ मा मेहंदी भरी छो तिमले आखा आखा जुधाओ न डिग्री गरी छो हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो तिरती को खेलमा कच्चै जस्तो लाग्थ्यो आज देख्दा लौ नानी हलक्कै बढी छौ हो तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ हो तिमले आँखा आँखा जुधाउन डिग्री गरी छौ जवानी को राफले होला राते परी छौ हो तिम्रा डोला डोला हाथ मा मेहंदी भरी छौ हो तिमले आँखा आँखा जुधाउन डिग्री गरी छौ तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ तिमले आँखा आँखा सुधाउन डिग्री गरी छौ तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ तिमले आँखा आँखा सुधाउन डिग्री गरी छौ हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो तिरतीको खेलमा चै जस्तो लाग्थ्यो आज देख्दा लौ नानी हलक्कै बढी छौ तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ तिमले आँखा आँखा सुधाउन डिग्री गरी छौ